एउटा अझै एउटा फेरि पुरानो गीत यो गीत त्यति बेला विशेष गरेर यो टिनेजर्सहरूको लागि निकै राम्रो भएको थियो। त्यो म के अरे म दार्जिलिङ जाँदाखेरि 1965 दार्जिलिङ जाँदाखेरि एउटा गजबको एउटा मेरो घटना भनौँ, ईश्वर वल्लभ मेरा उहाँ एक प्रकारको फ्यान हुनुहुन्थ्यो, उहाँले मलाई चिठी लेख्नुहुन्थ्यो र उनको ठेगाना लिएर म गएँ दार्जिलिङमा, हाम्रो भेटघाट भयो र ईश्वर वल्लभकै माध्यमबाट हामीहरू अर्को यहाँ मेरो साथी भेटायो गोपाल यन्जन, गोपाल यन्जन र मसँग उहाँले चाहिँ मिट लगाइदिनु त्यो के भन्छ आगो मगलमा आगो पारे, हामीले हात हाल्यौँ र त्यसरी त्यसपछि फेरि अर्को एकजना साथी मेरो साथी हुन आयो नगेन्द्र थापा। नगेन्द्र थापा त्यति बेला चाहिँ दार्जिलिङमा पढ्नुहुन्थ्यो र यो गीत गोपाल यन्जनले गरेको ट्युन, नगेन्द्र थापाले लेखेको गीत र त्यति बेला मैले गाएको गीत, मलाई लाग्छ अहिले ठिकै हुन्छ त्यही पनि पुरानो दिनलाई एकछिनसम्म बा